र नेपालमा संघीयता सर, के अरे? संसदीय प्रणाली र नेपालमा संघीय प्रणाली सर, संघीय प्रणाली र नेपालमा संघीयता। हो। अब यसमा अङ्ग्रेजी ठ्याक्कै यो टपिकको अङ्ग्रेजी ट्रान्सलेसन के हुन्छ नानी? फेडरल फेडरल सिस्टम सिस्टम एन्ड फेडरलिजम। नेपाल, फेडरल फेडरलिज्म इन नेपाल, नेपालको भनेको छ नि त। फेडरल सिस्टम एन्ड फेडरलिजम इन नेपाल, हजुर सर, राइट? हजुर सर। अब यसको स्ट्रक्चर बनाऊ, पहिले हामी छलफल कसरी गर्छौँ पहिले स्ट्रक्चर बनाऊ त। सबैभन्दा पहिले संघीयताको परिचय, दोस्रो कुरा संघीयता निर्माण हुने आधारहरू, तेस्रो टपिक नेपालमा संघीयता अभ्यास र व्यवस्था, चौथो टपिक संघीयता कार्यान्वयनमा देखिएको चुनौती र समाधान गर्ने उपाय। यसलाई चार खण्डमा विभाजन गर त, पहिले एउटा चाहिँ इन्ट्रोडक्सन, इन्ट्रोडक्टरी पार्टमा जाने, कन्सेप्ट क्लियर हुने, त्यस पछाडि संघीयता निर्माण हुने आधारहरू के हो, बेसिस अफ फाउन्डेसन अफ फेडरलिजम, त्यस पछाडि नेपालमा संघीयताको व्यवस्था के छ, अभ्यास कस्तो छ, कार्यान्वयनमा चुनौती के छ र चुनौतीलाई समाधान गरेर यसलाई प्रभावकारी कसरी बनाउन सकिन्छ, यो स्ट्रक्चरमा आजको प्रस्तुतिलाई हामी लिएर जान्छौँ। अब हामी सबभन्दा पहिले सुरु गर्छौँ, संघीयता भनेको के हो, केलाई संघीयता भन्छ? सार्वभौम सत्ताको प्रयोग दुई वा दुई भन्दा बढी तहबाट हुने गरी निर्माण गरिएको शासकीय संरचना, शासकीय परिपाटी नै संघीयता हो। सार्वभौम सत्ताको प्रयोग दुई वा सोभन्दा बढी तहबाट हुने गरी निर्माण गरिएको शासकीय परिपाटी नै संघीयता हो। यसलाई अर्को सेन्टेन्समा पनि भन्न सक्छौँ हामी कि एउटै भूगोल र राजनीतिक प्रणालीभित्र, एउटै भूगोल र राजनीतिक प्रणालीभित्र दुई वा सोभन्दा बढी सरकारको संवैधानिक सुनिश्चितता नै संघीयता हो। एउटै भूगोल र राजनीतिक प्रणालीभित्र दुई वा सोभन्दा बढी सरकारको संवैधानिक सुनिश्चितता नै संघीयता हो। यस अर्को प्याराग्राफमा अर्को पनि भन्न सक्छौँ हामी, संघीयता बहु सरकार र बहुल शासनको अवधारणा हो। संघीयता मल्टिलेयर गभर्नमेन्ट एन्ड मल्टिलेभल गभर्नेन्स सिस्टम, संघीयता बहु सरकार र बहुल शासनको अवधारणा हो। यसलाई जनसहभागितामूलक शासनको नामले पनि चिनिन्छ। संघीयताको शाब्दिक अर्थ एकता, सम्झौता, आपसी सहमति र सहकार्य हुन्छ। संघीयतामा संविधानले नै राज्यका तहहरूको विभाजन गरेको हुन्छ र तहहरूलाई अधिकार दिएको हुन्छ र उक्त संविधान प्राप्त अधिकारहरू ती विभिन्न तहबाट स्वतन्त्र र स्वायत्त रूपमा प्रयोग र अभ्यास गरिन्छ। सङ्घीयता विविधताको व्यवस्थापन गर्ने, विविधतामा राष्ट्रियताको प्रवर्धन गर्ने, शासकीय प्रबन्ध हो। सङ्घीयता विविधताको व्यवस्थापन गर्ने र विविधतामा राष्ट्रिय एकताको प्रवर्धन गर्ने शासकीय प्रबन्ध हो। यसमा राज्यका तहहरू अस्तित्वको हिसाबले स्वतन्त्र हुन्छ र कार्यगत हिसाबमा अन्तर्निर्भर हुन्छ। यसमा राज्यका तहहरू अस्तित्वका हिसाबले स्वतन्त्र हुन्छ र कार्यगत हिसाबमा अन्तर्निर्भर हुन्छ। यसमा राज्य शक्तिलाई संविधानले नै विभिन्न तहमा बाँडफाँड गरेको हुन्छ। राज्यको राज्य शक्तिको प्रयोग र अभ्यास सरकारका विभिन्न तहबाट गरिने प्रबन्ध मिलाइएको हुन्छ। यसरी सङ्घीयतालाई हामीले परिचय गराउन सक्छौँ, सङ्घीयता भनेको के हो चिनाउन सक्छौँ। त्यस पछाडि थोरै सङ्घीय प्रणालीको पनि यसैमा परिचय दिनुपर्छ। अन्तिममा हामीले के भन्छौँ भने, यसरी राज्य शक्ति र सार्वभौम सत्ताको विभिन्न तहबाट प्रयोग र अभ्यास हुने गरी यसरी राज्यको सार्वभौम सत्ता र शक्तिको प्रयोग र अभ्यास विभिन्न तहबाट हुने गरी निर्माण गरिएको शासकीय प्रणाली सङ्घीय प्रणाली हो। नेपालमा सङ्घीय प्रणालीको उद्घोष 2000 अन्तरिम संविधान जारी भएपछि भएको हो। नेपालको संविधान कार्यान्वयन सँगै सङ्घीयताको औपचारिक कार्यान्वयन भएको हो र हाल नेपालको शासन प्रणाली सङ्घीय प्रणालीमा आधारित रहेको छ। अलिकति नेपालका अभ्यासहरू पनि जोड दिन्छौँ। 2063 सालको अन्तरिम संविधानले सङ्घीयताको उद्घोष गरेको थियो। नेपालको संविधानले सरकारको तीन तहको स्वरूप बनायो, शासनलाई तीन तहमा वर्गीकरण गरो, राज्य शक्तिलाई तीन तहमा विभाजन गरो र सङ्घीय शासनको औपचारिक अवलम्बन र सुरुवात गर्यो र अहिलेको शासन प्रणाली सङ्घीय शासन प्रणालीको मर्म अनुकूल स्वरूप अनुकूल सञ्चालनमा रहेको छ भनेर हाम्रो परिचयलाई हामीले बिट मार्छौँ। सर, राज्य शक्ति भन्ने एजुकेटिभ, लेजिस्लेटिभ र जुडिसियरी पावर हो। राज्य शक्ति भनेको त्यसमा तिन चारवटा कुरा पर्छ। नेसनल पावरमा रिसोर्स पावर, लिगल पावर, ल फर्मुलेसनको पावर, रिभेन्यू पावर। राज्य शक्ति संविधानको धारा 56 हेर्नुहोस् त, राज्य शक्तिको बाँडफाँड गरेको छ संविधानमा। जम्मा जम्मी अनुसूची 6, 7, 8, 9 चारवटा अनुसूची 5, 5 अनुसूचीको व्यवस्था गरेको छ। अनुसूची 5 सङ्घको अधिकारहरू, अनुसूची 6 प्रदेशको अधिकारहरू, अनुसूची 7 प्रदेश र सङ्घको साझा अधिकारहरू, अनुसूची 8 स्थानीय तहको अधिकारहरू, अनुसूची 9 सङ्घ प्रदेश र स्थानीय तहको साझा अधिकारहरू सुनिश्चित गरेर राज्य शक्तिलाई तीन तहमा विभाजन गरेको छ। यसलाई राज्य शक्तिको बाँडफाँड भनिन्छ। त्यस पछाडि अर्को टाइटलमा हामी प्रवेश गर्छौँ र अब टाइटल बनाउँछौँ सङ्घीयता निर्माणको आधारहरू। सङ्घीयता निर्माणको आधार वा सङ्घीयताको स्वरूपहरू, अहिलेसम्म विश्वमा सङ्घीयता दुई तरिकाले निर्माण हुन्छ। सङ्घीयताको दुईटा स्वरूप हुन्छ। पहिलो स्वरूप भनेको होल्डिङ टुगेदर, होल्डिङ टुगेदरलाई पहिलो किन भन्यौँ हामीले, किनभने हाम्रो सङ्घीयता होल्डिङ टुगेदर स्वरूपको सङ्घीयता हो। यो होल्डिङ टुगेदर स्वरूपको सङ्घीयता भनेको के हो? त्यसलाई चाहिँ होल्डिङ टुगेदर फेडरलिजम भन्छ। हो, एउटै भूगोल र राजनैतिक प्रणालीभित्र दुई वा बढी तहको सरकारद्वारा राज्य शक्तिको प्रयोग गर्ने गरी निर्माण गरिएको सङ्घीयता होल्डिङ टुगेदर स्वरूपको सङ्घीयता हो। यसमा संविधानले नै राज्यका तहहरूको निर्माण गरेको हुन्छ र विभिन्न तहमा शक्तिको बाँडफाँड गरेको हुन्छ। यसमा कानुनी संविधानवाद रहेको हुन्छ, यसमा संवैधानिक सर्वोच्चता रहेको हुन्छ। यसलाई फेडरेसन बाय डिसएग्रिगेसन पनि भनिन्छ। फेडरेसन बाय डिसएग्रिगेसन, जस्तै नेपाल र भारतमा भएको सङ्घीयता होल्डिङ टुगेदर स्वरूपको सङ्घीयता हो। दोस्रो निर्माण हुने आधार कमिङ टुगेदर स्वरूपको सङ्घीयता। यसमा दुई वा सोभन्दा बढी स्वतन्त्र मुलुकहरू आपसी सम्झौताको आधारमा एकाकार भएर शासन सञ्चालन गर्नको लागि निर्माण गरिएको सङ्घीयता कमिङ टुगेदर स्वरूपको सङ्घीयता हो। दुई वा सोभन्दा बढी स्वतन्त्र मुलुकहरू आपसी सम्झौताको आधारमा एकाकार भई साझा शासन गर्न सहमति भएर निर्माण गरेको सङ्घीयता चाहिँ कमिङ टुगेदर स्वरूपको सङ्घीयता हो। यसलाई फेडरेसन बाई एग्रिगेसन पनि भनिन्छ। अमेरिका र अस्ट्रेलियामा भएको सङ्घीयतालाई यसको उदाहरणको रूपमा लिन सकिन्छ। यसमा स्वतन्त्र मुलुकहरू सम्झौता भङ्ग गरेर टुक्रिन सक्ने सम्भावना रहेको हुन्छ, टुक्रिन सक्छ। यसमा साझा शासन र स्वशासन, सेल्फ गभर्नेन्स एन्ड सियर्ड रुल भन्छ, सेल्फ गभर्नेन्स एन्ड सियर्ड रुलको संयोजन हुन्छ। यसमा आपसी सम्झौता सन्धिको आधारमा शासनको मोडालिटी स्ट्रक्चरको निर्माण हुन्छ। यसरी विश्वमा दुई प्रकारको सङ्घीयताको स्वरूपहरू, सङ्घीयता निर्माण हुने आधारहरू रहेको छ भन्ने कुरा हामी क्लियर बुझ्नु पर्यो। तीमध्ये हाम्रो देशको सङ्घीयताको स्वरूप कस्तो छ? कमिङ टुगेदर स्वरूपको सङ्घीयता छ। किन के अरे होल्डिङ टुगेदर स्वरूपको सङ्घीयता छ किन? किनभने संवैधानिक सर्वोच्चता छ, संविधान एउटै छ, त्यही सम्झौता संविधानको अधीनमा तीनवटा सरकार छ, तिनैवटा सरकारलाई संविधानले सीमित अधिकार दिएको छ र कुनै त राज्यबाट अलग हुन सक्ने अधिकार राख्दैन, टुक्रिन सक्ने सम्भावना हुँदैन। र यसमा सियर्ड रुल र सेल्फ गभर्नेन्सको पनि संयोजन भएको छ। त्यसकारण हाम्रो देशको सङ्घीयता निर्माण हुने आधार होल्डिङ टुगेदर हो। हाम्रो देशको सङ्घीयताको स्वरूप होल्डिङ टुगेदर। एउटा साथीले फेरि सोध्नुभयो, सेमी फेडरल सिस्टम भनेको कस्तो प्रणाली हो सर? सेमी फेडरल सिस्टम भनेको यसलाई हामीले होल्डिङ टुगेदर स्वरूपको सङ्घीयता माने हुन्छ। यसमा संविधानद्वारा राज्यका तहहरू स्वायत्त हुन्छ, तर टुक्रिन सक्ने अधिकार कसैलाई नभएकोले यसलाई सेमी फेडरल सिस्टमबाट पनि जानियो। आत्मनिर्णयको अधिकार हुँदैन, दुई नम्बर प्रदेशले छुट्टै देश बनाउन सक्दैन, पाँच नम्बर प्रदेश नेपालबाट टुक्रिएर भारतमा गाभिन सक्दैन, किनभने संवैधानिक सर्वोच्चता छ। यसरी हामीले सङ्घीयता भनेको के हो, सङ्घीयताको स्वरूप वा सङ्घीयता निर्माण हुने आधारहरू के हुन्, त्यस पछाडि अब नेपालमा सङ्घीयता अर्को टपिक बनाउँछौँ। नेपालमा सङ्घीयता, नेपालमा सङ्घीयता भन्ने बित्तिकै नेपालमा सङ्घीयताको कमसे कम 8-10 विशेषता लेखिदिनुहोस्। सबभन्दा पहिलो भन्छौँ हामी, नेपालमा होल्डिङ टुगेदर स्वरूपको सङ्घीयताको अवलम्बन भएको छ। त्यस पछाडि भन्छौँ कोअपरेटिभ फेडरल गभर्नेन्स सिस्टमको अवलम्बन छ। कोअपरेटिभ फेडरल गभर्नेन्स सिस्टम, सहकारितामूलक सङ्घीयता, किन, किनभने तीन तह बिच अन्तर सम्बन्ध छ। कोअपरेटिभ फेडरल गभर्नेन्स, यसको कोष्ठमा लेखिदिनुहोस्, तहहरू अस्तित्वको हिसाबले स्वतन्त्र हुने तर कार्यगत हिसाबमा एक अर्कामा अन्तर्निर्भर रहने, अस्तित्वको हिसाबले स्वतन्त्र तर कार्यगत हिसाबमा एक अर्कामा निर्भर, अन्तर सम्बन्धित भएकोले यसलाई कोअपरेटिभ फेडरल गभर्नेन्स सिस्टम भनिन्छ। त्यस पछाडि तेस्रो कुरा गर्छौँ हामी, सङ्घ प्रदेश र स्थानीय गरी तीन तहको सरकार र शासनको व्यवस्था। धेरै यस्तो मुलुकहरू छ जहाँ सङ्घीयता छ तर दुई तहको मात्रै छ, तीमध्ये नेपालमा त तीन तहको, भारतमै दुई तहको छ तर नेपालमा तीन तहको छ, अरूभन्दा हामी फरक भएकोले यो चिज लेख्नु पर्यो। त्यस पछाडि अर्को कुरा लेख्छौँ, तीन तह बिच समन्वय, सह अस्तित्व र सहकारिताको सिद्धान्तमा अन्तर सम्बन्धको व्यवस्था गरेको छ। तीन तह बिच समन्वय, सह अस्तित्व र सहकारिताको आधारमा अन्तर सम्बन्धको व्यवस्था गरेको छ। त्यस पछाडि अर्को कुरा भन्छु, तिनै तहको लागि राज्य शक्तिको बाँडफाँड र अधिकारको उचित निर्माण भएको छ। तिनै तहमा राज्य शक्तिको बाँडफाँड र स्पष्ट सूचीको व्यवस्था भएको छ। अर्को कुरा गर्छौँ, सङ्घ र प्रदेश बीच उत्पन्न राजनैतिक विवाद समाधानको लागि अन्तर प्रदेश परिषदको व्यवस्था गरेको छ। सङ्घ र प्रदेश बीच उत्पन्न राजनैतिक विवाद समाधानको लागि अन्तर प्रदेश परिषदको व्यवस्था गरेको छ। पोस्टमा संविधानको धारा 234, त्यस्तै गरेर सङ्घ प्रदेश र स्थानीय तहमा, सङ्घ प्रदेश र स्थानीय तहमा कमा प्रदेश र प्रदेशमा कमा प्रदेश र स्थानीयमा कमा स्थानीय र स्थानीय तहमा उत्पन्न विवाद समाधानको लागि स संवैधानिक इजलासको व्यवस्था गरेको छ। संवैधानिक इजलासको व्यवस्था गरेको छ। अर्को कुरा पनि लेखिदिन्छौ, समानुपातिक समावेशी समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गरेको छ। समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गरेको छ। तीन तहबीच विधायकी, तीन तहबीच विधायकी, आर्थिक, न्यायिक र प्रशासनिक अन्तर सम्बन्धको व्यवस्था गरेको छ। के सर? चार कुरा, विधायकी, आर्थिक, न्यायिक र प्रशासनिक। न्यायिक कसरी भयो सर? न्यायिकमा अहिले तीन तह बिचको अन्तर सम्बन्ध आउँदैछौ नि, धैर्य गरौँ न। त्यसमा अहिले सबै अन्तर सम्बन्धलाई डिटेल पढाउँछु, ठिक? अहिले यहाँ चाहिँ यति मात्र एक लाइन लेखिदेऊ, अर्को कुरा भनिदेऊ, राज्यको अङ्गहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका, राज्यका अङ्गहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीच होरिजेन्टल एवं राज्यका तहहरू सङ्घ, प्रदेश र स्थानीयमा भर्टिकल अन्तर सम्बन्धको व्यवस्था गरेको छ। भर्टिकल राज्यका अङ्गहरूमा होरिजेन्टल र राज्यका तहहरूमा भर्टिकल अन्तर सम्बन्धको व्यवस्था गरेको छ। त्यस पछाडि अर्को कुरा गर्छौँ, प्रादेशिक पहिचान सहित एकल नागरिकताको व्यवस्था गरेको छ। प्रादेशिक पहिचान सहित एकल नागरिकताको व्यवस्था गरेको छ। मुलुक संघीयतामा गए पनि दुई नम्बर प्रदेशले आफ्नो हिसाबले नागरिकता दिने, पाँच नम्बर प्रदेशले आफ्नो हिसाबले नागरिकता दिने प्रावधानलाई संविधानले अनुमति दिएन। त्यसबाट राष्ट्रियता कमजोर हुन सक्थ्यो, त्यसकारण राष्ट्रियतालाई कायम राख्न सिङ्गल नागरिकता, तर त्यसमा प्रादेशिक पहिचान चाहिँ सुनिश्चित हुने गरी सिङ्गल नागरिकताको व्यवस्था गरेको छ। र यो नागरिकताको सिफारिस स्थानीयले गर्ने, त्यसमा प्रदेशको पहिचान खुल्ने र सङ्घबाट नागरिकता प्रदान हुने, नागरिकता सम्बन्धी ऐन कानुनको निर्माण सङ्घले मात्रै गर्न पाउने संवैधानिक अधिकार, संवैधानिक व्यवस्था रहेको छ। त्यसकारण यो एकल नागरिकताको परिपाटी, भारतमा हेर्ने भने प्रदेशै पछि आधार कार्ड फरक फरक छ, हाम्रो देशमा त्यो मान्य भएन। सिङ्गल नागरिकताको व्यवस्था गर्यौँ हामीले, यो सबल पक्ष हो संघीयताको, हाम्रो टुक्रिन नदिन मिल्ने, राष्ट्रियतामा आघात पुग्न नहुने। अर्को कुरा के भन्छौँ, कानुनी संविधानवाद र संवैधानिक सर्वोच्चता, कानुनी संविधानवाद र संवैधानिक सर्वोच्चतालाई आत्मसात गरेको छ। किन भयो यो? यसले के, यसको मूल मर्म के हो? संविधानको मर्म विपरीत सङ्घ, प्रदेश र स्थानीय कसैले कुनै कानुन बनाउन सक्दैन, त्यसकारण यो कानुनी संविधानवाद हो, संवैधानिक सर्वोच्चता हो। तिनै तहभन्दा माथि संविधान छ, संविधानले दिएको अधिकारको अधीनमा रहेर मात्रै तिनै तहले शासन सञ्चालन गर्नुपर्ने बाध्यता छ। यसैलाई सीमित सरकार पनि भनिन्छ, पोस्टमा सीमित सरकार लेखिदिए पनि हुन्छ। त्यस पछाडि अर्को एउटा कुरा लेखिदिने, शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्तको अवलम्बन गरेको छ। त्यो त गभर्नेन्स सिस्टमको भयो नि सर, फेडरलिजमको त यसको विशेषतामा मिलेर नि। अहिले अहिले म बुझाउँछु, पहिले टिप्दै त जाउँ। त्यस कारण तिनै तहको सरकारमा विकेन्द्रीकरणलाई आत्मसात गरेको छ। तिनै तहमा राजनैतिक, आर्थिक र कानुनी अधिकारको प्रयोग गर्ने स्वतन्त्रता दिएको छ। तीन तहबाट सार्वभौम सत्ताको प्रयोग र अभ्यास गर्ने शासकीय प्रबन्ध मिलाएको छ। तीन तहमै सार्वभौम सत्ताको प्रयोग र अभ्यास हुने शासकीय प्रबन्ध मिलाएको छ। हो, यो अहिले जुन कुरा हामीले लेख्यौँ, यो कुरा दुईवटा क्वेसनको एन्सर हो। एउटामा तपाईँहरूलाई सोधिन सक्छ, नेपालमा सङ्घीयता सम्बन्धी भएको व्यवस्था भनौँ भने यही लेखिदिने, नेपालको संविधानमा सङ्घीयतासँग सम्बन्धित व्यवस्था भनौँ भने यही लेखिदिने, नेपालमा सङ्घीय शासन प्रणालीको अभ्यास भनौँ भने यही लेखिदिने। अब यसमा कन्फ्युज हुने कुरा छैन, खालि भन्ने 2063 सालले सङ्घीय शासन प्रणालीको उद्घोष गरो, 72 सालको संविधानले यसलाई औपचारिकता प्रदान गरो र 72 सालको संविधान अनुसार नेपालमा यो स्वरूपको सङ्घीयता छ, यो यो व्यवस्था छ र यसैको आधारमा राज्य शक्तिको प्रयोग सङ्घ प्रदेश र स्थानीय तहबाट कार्यान्वयनमा रहेको छ र यही परिपाटीहरूलाई समग्रमा सङ्घीयता भनिन्छ र यसलाई व्यवस्थित शासन गर्ने प्रणालीलाई सङ्घीय शासन प्रणाली भनिन्छ भनेर अन्तिममा हिँड्ने बेलामा भनिदिँदा परिचय पनि भयो, परिभाषा पनि भयो, व्यवस्था पनि भयो, अभ्यास पनि भयो, सारा कुरा यो भयो। यो कोर कुरा हो, यो कुरा बुझ्नु बहुत जरुरी छ। त्यस पछाडि अर्को कुरा गर्छौँ अब हामी, नेपालमा सङ्घीयता कार्यान्वयनमा देखिएको चुनौती। नेपालमा सङ्घीयता कार्यान्वयनमा देखिएको चुनौती, यसमा तपाईँहरूले 7 अङ्ग्रेजी वर्ड जाने पुग्छ। यहाँ अङ्ग्रेजी सिक्ने साथी के अरे अङ्ग्रेजी लेख्ने साथीहरू हुनुहुन्थ्यो, अब उहाँहरूलाई सजिलो हुने गरी र प्रेजेन्टेसन पनि पावर पोइन्टको स्टाइलमा हुने गरी र तपाईँहरू साथीहरू भन्नुहोस् त, नेपालमा सङ्घीयता कार्यान्वयनको सबैभन्दा पहिलो चुनौती के हो? कुनै एउटा साथीले केही बोल्नुहोस्। अधिकारको स्पष्ट, अधिकारको व्याख्यान स्पष्टता नहुनु सर, मुख्यत पर्याप्त संरचना र विधि तथा ऐन नियमहरू निर्माण भइ नसक्नु। मैले एक नम्बरमा आजको दिन सम्झ त, आज आज कति गते हो? संविधानको कार्यान्वयनको चुनौती होइन, संविधान त ठिक छ। आज एउटा ग्रुपले खुसियाली मनायो, एउटा ग्रुपले कालो दिवस मनायो, एउटा ग्रुप जङ्गलमा बन्दुक बोकेर छ कि छैन? संविधानको सर्वस्वीकार्यताको दायरा बढाउनु हो। गुड गुड, मैले खोजेको चुनौती यसलाई अङ्ग्रेजीमा एक वर्ड भन्दा के भन्छौ? अनरसिप, अनरसिप अफ कन्स्टिट्युसन कायम गराउनु, अनरसिप अफ कन्स्टिट्युसन कायम गराउनु नेपालको सङ्घीयताको सबैभन्दा ठुलो चुनौती हो। यसका मुनि दुई लाइन हामीले लेखिदिनु पर्छ जाँचमा, जबसम्म नेपालको संविधान सर्वस्वीकार्य हुँदैन र नेपालको संविधान कार्यान्वयन प्रति सबै राजनैतिक दल प्रतिबद्ध हुँदैन तबसम्म सङ्घीयता कार्यान्वयन सम्भव छैन। नेपालको वर्तमान अवस्था हेर्ने हो भने केही राजनैतिक दलहरू मूलधारबाट अलग भएर संविधान नस्वीकार्ने, शासन नमान्ने गरी राजनैतिक नारा र राजनैतिक भूमिका निर्वाह गरिरहेको छ। यो अवस्थामा सङ्घीयता चुनौतीपूर्ण बन्दै गएको छ। एउटा चाहिँ एउटा वर्ड याद राख्ने, सबैभन्दा फर्स्ट वर्ड अनरसिप अफ कन्स्टिट्युसन, राइट? यसको दुई लाइन तिन लाइन हामी लेख्न सक्छौँ र समाधान पनि सँगसँगै पढ्दै जाने। अब यसको समाधान कसरी गर्ने? हो, असन्तुष्ट राजनैतिक दलहरूसँग सार्थक वार्ता र सम्झौता गर्ने, आवश्यकता अनुसार संविधान संशोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाएर यसको कार्यान्वयन प्रति सबैलाई प्रतिबद्ध बनायो भने संघीयता सहज हुन्छ कार्यान्वयन गर्न। र यसको जिम्मेवारी पनि सबैमा हस्तान्तरण हुन्छ, अन्यथा सम्भव छैन। यसको लागि सार्थक राजनीतिक वार्ता सम्झौता र आवश्यकता अनुसार संविधानको संशोधन एउटा पाठ यहाँ रह्यो। दोस्रो पाठ के हो? एउटा चाहिँ अनरसिप जस्तै, मलाई अब टेक्निकल वर्डमा एन्सर देऊ है साथीहरू, सबै अनम्युट गर्ने तर एक एकजना मात्रै बोल्ने, सबै बोलेपछि राम्रै। यो त घोक्नै पर्यो, यो क्वेसन आयो तपाईँहरूको यसपालिको जाँचमा। सङ्घीय शासन प्रणाली अवलम्बन गर्दा पनि नागरिक सन्तुष्टि अभिवृद्धि हुन नसकेको यथार्थ हामी माझ रहँदा संहिता कार्यान्वयनमा देखिएको चुनौती र संहितालाई सफल बनाउन अवलम्बन गर्नुपर्ने उपायबारे सान्दर्भिक सुझाव प्रस्तुत गर्नुहोस्। मेबी क्वेसन। त्यसकारण तपाईँहरूले अब पहिलो चुनौती अनरसिप भयो भने दोस्रो चुनौती के हो? दोस्रो चुनौती अहिलेसम्म हेर्नुहोस् त मुलुक संहितामा प्रवेश गरिसक्यो, आज संविधान हामी 6 वर्ष पार गरेर 7 वर्षमा प्रवेश गरिसकेको अवस्था, तर आजसम्म संघीय निजामती सेवा ऐन बन्न सकेको छैन, बन्न सकेको छ। यसको मतलब दोस्रो चुनौती निश्चित रूपमा कानुनसँग सम्बन्धित छ। यसलाई अङ्ग्रेजीमा लेख्ने लिगल फ्रेमवर्क, लिगल स्ट्रक्चर, लिगल स्ट्रक्चर निर्माण गर्नु। अब यसमा चाहिँ संघीयता अनुकूल नयाँ कानुन कार्यविधिको निर्माण गर्नु, पुराना कानुनहरू खारिज गर्नु, परिमार्जन गर्नु, एकीकृत र सरल कार्यविधि र कानुनको निर्माण गर्नु, स्थानीय र प्रदेशलाई कानुन निर्माण गर्नको लागि सक्षम बनाउनु, यी कुराहरू चुनौती छ कि छैन हामी कहाँ? एउटा चाहिँ लिगल फ्रेमवर्क वा लिगल स्ट्रक्चर। दोस्रो के हो? दोस्रो अब तेस्रो के हो? तेस्रो हो साधन, इन्फ्रास्ट्रक्चर। इन्फ्रास्ट्रक्चर पूर्वाधारहरू, संरचनाहरू, संयन्त्रहरू हो संघीयता अनुकूल। त्यसमा सबैभन्दा पहिलो चुनौती हेर न, संघीयता अनुकूल निर्माण भएको संरचनाहरूलाई सक्रिय बनाउनु, जस्तै मधेसी आयोग, मुस्लिम आयोग, महिला आयोग, जनजाति आयोग, यी आयोगहरूलाई सक्रिय बनाउनु पर्यो कि परेन? बनाएर अहिलेसम्म पदपूर्ति पनि भएको छैन हो। संघीयता अनुकूल निर्मित संयन्त्रहरूलाई सक्रिय बनाउनु, नयाँ संयन्त्रहरूको निर्माण र सञ्चालन गर्नु। अर्को चुनौती के हो? अर्को चुनौती हो रिसोर्स म्यानेजमेन्ट। अर्को चुनौती हो रिसोर्स म्यानेजमेन्ट। यसको मतलब के हो? संघीयता खर्चिलो शासन प्रणाली हो, नेपालमा साधन स्रोतको सीमितता छ, संघीयता कार्यान्वयनले चालु खर्च वात्तै बढाएको छ भने विकास खर्चलाई कटौती गरेको छ। यस अवस्थामा संघीयतालाई धान्न सक्ने गरी स्रोतको व्यवस्थापन कसरी गर्ने? स्रोतको व्यवस्थापन जरुरी छ कि छैन? अर्थ बिना शासन व्यर्थ हुन्छ, नेपालमा त्यही हुने बेर छैन। अहिले चालु खर्च बढेको बढै छ, पुँजीगत खर्च घटेको घटै छ। अर्को चुनौती छ ह्युमन रिसोर्स म्यानेजमेन्ट। ह्युमन रिसोर्स म्यानेजमेन्ट, यसमा दुईटा चिज बोलिदिनुहोस्। एउटा चाहिँ राष्ट्र सेवक कर्मचारीलाई सङ्घ प्रदेश र स्थानीय तहमा वैज्ञानिक हिसाबले समायोजन गर्नु, आजसम्म असन्तुष्ट छ कर्मचारीहरू। अर्को चुनौती के छ त, अर्को चुनौती छ प्रदेश र स्थानीय तहमा आवश्यकता अनुसार जनशक्तिको व्यवस्थापन गर्नु। प्रदेश स्तरमा लोक सेवा गठन भइसक्यो तर काम विहीन छ, बिजनेस विहीन छ, प्रदेशमा कर्मचारीको हाहाकार छ, स्थानीय तहमा कर्मचारीको हाहाकार छ। त्यस पछाडि अर्को चुनौती छ कन्फ्लिक्ट म्यानेजमेन्ट। कन्फ्लिक्ट म्यानेजमेन्ट भनेको सङ्घ प्रदेश र स्थानीय तह बिचमा उत्पन्न राजनीतिक विवाद समाधान। गरी समन्वयको प्रवर्धन गर्नु, सहकार्यको अभिवृद्धि गर्नु ठुलो चुनौती हो। यसको लागि अन्तर प्रदेश परिषद छ तर त्यो औपचारिकताको लागि भयो, त्यो सञ्चालन गर्ने कार्यविधि भएन र त्यस त्यो निष्क्रिय रह्यो। त्यस कारण प्रदेश सर्वोच्च अदालत गुहार्ने, सर्वोच्च अदालतमा मुद्दा गर्ने, सङ्घ र प्रदेश दूरी बढ्दै जाने अवस्थाको निर्माण भयो। यसरी हेर्नुहोस् त, अनरसिपमा प्रब्लम, फ्रेमवर्कमा प्रब्लम छ, रिसोर्स म्यानेजमेन्टमा प्रब्लम छ, ह्युमन रिसोर्स म्यानेजमेन्टमा प्रब्लम छ, कन्फ्लिक्ट म्यानेजमेन्टमा च्यालेन्ज छ। त्यस पछाडि सर्भिस म्यानेजमेन्ट, सर्भिस म्यानेजमेन्ट, सर्भिस म्यानेजमेन्ट भनेको अहिले सर्भिसमा ओभरल्यापिङ भइरहेको छ। सङ्घले पनि विकास गर्ने, प्रदेशले पनि विकास गर्ने, स्थानीयले पनि विकास गर्ने, डेभलपमेन्ट डेलिभरीमा ओभरल्यापिङ भइरहेको छ, रिसोर्सको ओभरल्याप भइरहेको छ। यसलाई नियन्त्रण गरेर कसरी चाहिँ एकीकृत रूपमा व्यवस्थित सेवाको व्यवस्थापन गर्ने, एकीकृत रूपमा व्यवस्थित सेवाको व्यवस्थापन, इन्टिग्रेटेड सर्भिस। प्र्याक्टिकल समस्या दिनुहोस् तपाईँहरू, अर्को क्यापेसिटी बिल्डिङ, क्यापेसिटी इन्हान्समेन्ट, क्यापेसिटी इन्हान्समेन्ट अर्थात् अहिले प्रदेश र स्थानीय तहको संरचनाहरू शिशु अवस्थामा छ, यसलाई कसरी क्षमता विकास गरी संविधानले दिएको अधिकारलाई पूर्ण रूपमा प्रयोग गर्न सक्षम बनाउने, त्यो चाहिँ ठुलो चुनौतीको रूपमा रहेको छ। म्युट गर्नु है साथीहरू, सोध्ने प्रशान्त ग्यावालीले म्युट गर्नु पर्यो, आइसकु गवालीको बाट धेरै हल्ला आयो, डिस्टर्ब भयो, उसलाई म्युट गर्न भनिदिनु पर्यो प्लिज। गवाली सर हुनेवाला अफिसर हो तपाईँ, त्यो बुस्टअप लिने जम्मैलाई हुनेवाला अफिसरको रूपमा हामीले हेरेका छौँ। त्यस कारण निजामतीमा प्रवेश गर्ने इच्छा राखेपछि अर्काको अधिकारको सम्मान गर्ने बानीको विकास गरिहाल्ने कुरो ठिक हो। श्रीमानले भनेको बल्ल चित्त बुझे श्रीमान, सरी सर सरी झुक्केर हो कि सरी सबैलाई सरी है। प्रवेश गर्ने इच्छा भनेकै आचरण र व्यवहार त्यही अनुसार प्रदर्शन गर्ने। जसको इच्छा छ ढिलो चाँडो पुगिन्छ त्यहाँ, चिन्ता नलिने। अब अर्को चुनौती के छ, अर्को चुनौती छ कोअर्डिनेसन र कोअपरेसन, पार्टनरसिप, तीन तह बीच कसरी समन्वयलाई प्रभावकारी बनाउने, कसरी सहकार्य र साझेदारीको प्रवर्धन गर्ने र अर्को चुनौती छ रिभेन्यू म्यानेजमेन्ट, राजस्वको व्यवस्थापन। अहिले हेर्नुहोस् त प्रदेशहरूले आफ्नो आफ्नो निर्णय गरेर करको दरहरू निर्धारण गरेको छ, कुनै प्रदेशमा बढी छ कुनै प्रदेशमा कम छ। त्यसकारण अब कर प्रशासनलाई एकल कर प्रशासनमा कार्यान्वयन गर्ने, करको अधिक भारलाई न्यूनीकरण गर्ने, दोहोरो करको भार पर्न नदिने, कर चुहावटको तिनै तहको सहकार्यमा नियन्त्रण गर्ने आदि विषयवस्तुहरू संघीयता कार्यान्वयनको ज्वलन्त चुनौतीको रूपमा रहेको छ। यसरी तपाईँहरूले शीर्षक बनाएर दुई दुई लाइन अफिसर जस्तो लेखिदिनुहोस्, बुदा नबनाउनुहोस् यसमा। यस पछाडि हिँड्ने बेलामा पनि भनिदिनुहोस्, संघीयता नेपाली जनताको माग र आवश्यकता हो, विविधता व्यवस्थापन गर्ने प्रमुख माध्यम हो, विविधतामा एकता कायम गर्ने शासन पद्धति हो, यसले नागरिकलाई शासनमा आधिकारिक रूपमा सहभागिताको अवसर दिन्छ। यसर्थ संघीयताको विकल्प भनेकै सुधारिएको संघीयता र जनउत्तरदायी शासन प्रणाली हो। त्यसकारण माथि देखिएका चुनौतीहरूलाई देहाएको उपायद्वारा व्यवस्थापन गर्नुपर्छ र अब तपाईँहरू अघि जसरी समस्या लेख्नुभयो त्यही अनुसारमा समाधान लेख्नुहोस्। सार्थक राजनैतिक वार्ता र सम्झौता गरी सबै राजनैतिक समूहहरूलाई मूलधारमा ल्याउने, संविधान कार्यान्वयन प्रति प्रतिबद्ध बनाउने, आवश्यकता अनुसार संविधान संशोधन गर्ने, संघले एकल अधिकार क्षेत्रभित्र रहेका विषयवस्तुहरूमा अविलम्ब कानुन कार्यविधिहरू निर्माण गर्ने, प्रदेश र स्थानीय तहलाई कानुन निर्माणको लागि सहजीकरण गर्ने, नमुना कानुनहरू उपलब्ध गराइदिने, विज्ञहरूको परिचालन गर्ने, विद्यमान राष्ट्र सेवकहरूलाई वैज्ञानिक हिसाबमा मापदण्ड बनाएर तिनै तहमा तत्काल व्यवस्थापन गर्ने, प्रदेश र स्थानीय तहमा अविलम्ब कार्य विश्लेषणको आधारमा दरबन्दीको पहिचान गर्ने र तत्काल पदपूर्ति हुने व्यवस्था गर्ने, आन्तरिक रिसोर्सको पहिचान अर्थात् करको दरको पुनरावलोकन गर्ने, दायराहरूको पहिचान गर्ने, आन्तरिक रिसोर्स अभिवृद्धि गरेर संघीयतालाई धान्न सक्ने गरी अर्थतन्त्रको निर्माण गर्ने, जनसहभागितामा आधारित विकासहरूलाई उच्च प्राथमिकता दिने, विकासमा नागरिकको त्याग र योगदान सुनिश्चित गर्ने, विकासमा पारदर्शिता जवाबदेहिताको प्रवर्धन गरी अनियमितता र भ्रष्टाचारको नियन्त्रण गर्ने, प्रदेश र स्थानीय तहको क्षमता विकास गरी पुँजीगत खर्च गर्ने गरी सक्षम बनाउने, तिनै तहमा देखिएका विवादहरू समाधानको लागि अन्तर प्रदेश परिषदलाई सक्रिय बनाउने, अन्तर प्रदेश परिषद सञ्चालनको लागि कार्यविधि निर्माण गर्ने, तिनै तहमा प्रशासनिक समन्वय गर्न मुख्य सचिवको अध्यक्षतामा प्रशासनिक समन्वय संयन्त्रको निर्माण गर्ने, संविधानको धारा 54 सक्रिय बनाउने, संविधानको धारा 54 नोट गर्नुहोस्, संविधानको धारा 54 के छ हेर्नुहोस्, संविधानको धारा 54 संसदीय अनुगमन सम्बन्धी व्यवस्था छ, राज्यको नीति निर्देशक सिद्धान्त र दायित्वको प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन गर्न संघीय संसदमा एक अनुगमन समिति रहनेछ, यो अहिलेसम्म निर्माणै भएको छैन। अनि मौलिक हक कार्यान्वयनको लागि आवश्यक कानुन ऐन र कार्यविधिहरूको निर्माण गरी नागरिकलाई अधिकार सम्पन्न बनाउने, सेवा प्रवाहको गुणस्तर र मापदण्ड सङ्घले निर्माण गरी प्रदेश र स्थानीयमा अनिवार्य कार्यान्वयन गर्न लगाउने, यी यावत सुझावहरू दिनुहोस्, प्र्याक्टिकल सुझावहरू दिनुहोस्, संघीयताको विकल्प नखोज्नुहोस्, नभए क्रान्तिकारी भएर लेखिदिनु होला प्रदेश खारिज गर्नुपर्ने, त्यो नलेख्नुहोस्। अनि अर्को एउटा सुझाव चाहिँ लेखिदिनुस्, स्थानीय तहलाई प्रदेश मातहत रहने व्यवस्था गर्नुपर्ने र स्थानीय तहको काम र खर्चको छलफल अनुगमन गर्ने पूर्ण अधिकार प्रदेश सरकारमा निहित राख्नुपर्ने, अनि बल्ल स्थानीय सरकारलाई प्रदेश सरकारले नियन्त्रण गर्छ, अहिले उसको वार्षिक प्रगति प्रतिवेदनमाथि छलफल हुन्छ, उसको अनुगमन गर्ने अधिकार प्राप्त गर्दछ र नियन्त्रण कायम हुन्छ। सङ्घले चाहिँ पद सोपान मार्फत सङ्घले प्रदेशलाई निर्देशन दिने, प्रदेशले स्थानीयलाई निर्देशन दिने, अनि बल्ल समन्वय सहकार्य र साझेदारीको प्रवर्धन हुन्छ। विकास र सेवा प्रवाहमा भइरहेको ओभरल्यापिङ हटाउन स्पष्ट कार्यविधि, सेवाको वर्गीकरण र सेवा प्रवाह गर्ने केन्द्रहरूको निर्माण गर्नुपर्ने, यकिन गर्नुपर्ने, स्थानीयले दिने सेवा कुन कुन हो त्यो बाहेक प्रदेशले दिने, त्यो बाहेक सङ्घले दिने, मानौँ सङ्घले अन्तर्राष्ट्रिय मुद्दा मामिलाको व्यवस्थापन गर्ने, सीमा सुरक्षा गर्ने, राष्ट्रिय एकताको प्रवर्धन गर्ने, अन्तर्राष्ट्रिय ऋण र अनुदान ल्याउने, अन्तर्राष्ट्रिय सम्बन्धको विकास र विस्तार गर्ने, मौलिक हक कार्यान्वयन गर्ने, सबै तहको काम कारवाही गतिविधिको अनुगमन मूल्याङ्कन गर्ने, सङ्घीयतामा केन्द्र चाहिँ सीमित भूमिकामा, नियमनकारीको भूमिकामा फोरेन्सिक करेन्सी एन्ड सेक्युरिटीको राइट मात्रै केन्द्रमा रहने, डेभलपमेन्ट सर्भिस डेलिभरीको सबै राइट प्रदेश र स्थानीयलाई दिने, केन्द्रीकृत मानसिकताबाट विकेन्द्रीकृत मानसिकतालाई आत्मादेखि स्वीकार गर्यो भने मात्रै सङ्घीयता कार्यान्वयन सम्भव छ, अन्यथा सङ्घीयता औपचारिकतामा सीमित हुन पुग्छ र केन्द्रीकृत शासन प्रणालीले अघोषित रूपमा कार्यान्वयन हुन गएर नागरिकमा असन्तुष्टि बढ्ने अवस्थाको निर्माण हुन सक्छ। त्यसकारण प्रस्तुत उपायहरूलाई कार्य योजना बनाएर नीतिगत रूपमा तिनै तहबीच समन्वय सहकार्य र साझेदारी गरी कार्यान्वयन गर्नुपर्ने जरुरी छ। यसरी चाहिँ तपाईँहरूले सङ्घीयता कार्यान्वयनको चुनौती, सङ्घीयतालाई सफल बनाउने उपाय, नेपालमा सङ्घीयता, सङ्घीयता निर्माणको आधार, त्यस पछाडि सङ्घीय शासन प्रणाली वा सङ्घीयता, त्यस पछाडि एउटा कुरा छुट्यो, नेपालमा सङ्घीयताको औचित्य, नेपालमा सङ्घीयताको औचित्य, नेपालमा सङ्घीयता किन, नेपालमा सङ्घीयता किन भन्ने क्वेसन आयो भने सङ्घीयताको औचित्य के छ भनौँ भने सबैभन्दा पहिले नागरिकलाई राजकीय सत्ता र सार्वभौम सत्ता सम्पन्न बनाउन, नागरिक सर्वोच्चता स्थापित गर्न, राजनीतिक द्वन्द्वको उचित व्यवस्थापन गर्न, विविधताको व्यवस्थापन गर्न, त्यस पछाडि एउटा फर्मुलाबाट जान्छौँ र त्यो फर्मुलाको नाम हो प्रेम, PREM। प्रेम, नेपालमा सङ्घीयता किन, प्रेमको लागि, पी फोर पार्टिसिपेसन, पार्टिसिपेसन भनेको शासन र विकासमा सबैलाई सक्रिय र न्यायपूर्ण सहभागिताको अवसर दिन, शासन र विकासमा सबैलाई सक्रिय र न्यायपूर्ण सहभागिताको अवसर दिन। अर्को आर भनेको रिप्रेजेन्टेसन, रिप्रेजेन्टेसनमा लेखिदिन्छौँ नीति निर्माणमा सबैको भ्वाइस च्वाइस र राइट को सम्बोधन गर्न, नीति निर्माणमा सबैको भ्वाइस च्वाइस र राइट को सम्बोधन गर्न। यसैको दोस्रो थोप्ला लेखिदिन्छौँ नीति निर्माणमा समानुपातिक प्रतिनिधित्वद्वारा, नीति निर्माणमा समानुपातिक प्रतिनिधित्वद्वारा सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न, यसैमा अर्को थोप्ला लेखिदिन्छौँ सर्वस्वीकार्य र सन्तुलित नीतिको निर्माण गर्न, यसैमा अर्को थोप्ला लेखिदिन्छौँ, व्यवस्थापिकामा जनमतको सन्तुलन र समाजको लघु रूप प्रतिबिम्बित गराउन, व्यवस्थापिकामा जनमतको सन्तुलन र समाजको लघु रूप माइक्रो स्ट्रक्चर अफ द सोसाइटी प्रतिबिम्बित गराउन, त्यस पछाडि पिआरइई भनेको इम्पावरमेन्ट, इम्पावरमेन्टमा पहिलो थोप्ला लेखिदिन्छौँ, नागरिकलाई स्वाधीन निर्णयको लागि सक्षम बनाउन, नागरिकलाई स्वाधीन निर्णयको लागि सक्षम बनाउन, स्थानीय तह र सरकारको सबलीकरण गर्न, स्थानीय तहमा राजनीतिक आर्थिक र प्रशासनिक स्थानीय तहमा राजनीतिक आर्थिक र प्रशासनिक अधिकारको प्रयोग गर्ने अवसर दिन, त्यस पछाडि अन्तिम वर्ड छ एम, एम भनेको मेन स्ट्रिमिङ, मेन स्ट्रिमिङ भनेको पिछडिएको वर्ग र समुदायलाई, पिछडिएको वर्ग र समुदायलाई समतामुखी नीतिद्वारा राज्य र शासनको मूल धारमा समाहित गर्न, सामाजिक न्यायको प्रत्याभूति दिन, पहिचानको संरक्षण गर्न, विविधतायुक्त राष्ट्रिय एकताको प्रवर्धन गर्न, तल अन्तिममा भनिदिने यसरी भनिन्छ, भनिन्छ अनेकतामा एकता सङ्घीय शासन व्यवस्था, नेपाल विविधतायुक्त मुलुक हो र सङ्घीयता विविधता व्यवस्थापन गर्ने प्रमुख माध्यम हो, यसर्थ विविधताको व्यवस्थापन, पहिचानको संरक्षण, द्वन्द्वको निरूपण, समानुपातिक प्रतिनिधित्व, एवं सामाजिक न्याय र समताका लागि सामाजिक न्याय र समताका लागि नेपालमा सङ्घीयता औचित्यपूर्ण रहेको छ, नेपालमा सङ्घीयता औचित्यपूर्ण रहेको छ, अलिकति अफिसर जस्तो हिँडिङ क्वेसन जे मागेको छ अन्तिममा हिँड्ने बेलामा बोलेर हिँड्नुहोस्, यसरी हिँड्नु, हेर्नुहोस् त संहितामा मैले पाँचवटा टपिकको बारेमा छलफल गरेँ, संहिता भनेको के हो, संहिताको औचित्य के छ, संहिता निर्माण हुने आधार वा संहिताको स्वरूप के छ, नेपालमा सङ्घीय शासन प्रणाली कस्तो छ, यसको व्यवस्था के छ, नेपालमा संहिता कार्यान्वयनमा चुनौती के छ, यो चुनौती समाधान गर्ने अबको बाटोहरू के हुन्, यी यति कुरा गरिसकेपछि तपाईँहरूलाई यो टपिकमा अब थप क्वेसन उठ्न सक्ने सम्भावना मेरो दृष्टिले कमै देख्छु, तथापि तपाईँहरूले अभ्यास गर्दा पढ्दा बुझ्न मन लागेको कुनै विषयवस्तु छ भने दुई चार मिनट यसमा छलफल गरौँ, यदि छैन भने तिन तहबिचको अन्तर सम्बन्धको कुरा गर्छौँ। एउटा साथीले सोध्नु भएको छ नोट प्रोभाइड हुन्छ कि हुँदैन। ए भाइ, जाँच दसैँ अगाडि हुने सम्भावना छ, अब नोट दिएर के गर्छौँ? मर्ने बेलामा हरियो काँक्रो हो। एउटा साथीले सोध्नुभयो संहिता गठनको आधार, अघि भनेन मैले संहिता निर्माण हुने आधार र संहिता गठन हुने आधार एउटै होइन न, कमिङ टुगेदर एन्ड होल्डिङ टुगेदर। तर यो आइडेन्टिटी र समता र के भन्छ क्यापेबिलिटी, आइडेन्टिटी र यो के भन्छ अर्को नेपाली त्यो पनि आधार होइन सर, जस्तो पहिचान र सामर्थ्य के भन्छ नि? यस्तो भयो कि त्यो प्रदेश विभाजनको आधार भयो, त्यो आन्तरिक रूपमा भयो कि, तर वर्ल्ड वाइड हेर्ने हो भने संहिता निर्माण हुने दुईवटा आधार मात्रै छ कि, एउटा कमिङ टुगेदर एउटा होल्डिङ टुगेदर। हामी यसमा फोकस गर्छौँ र यो भित्र मध्ये हामी चाहिँ होल्डिङ टुगेदरको स्वरूपको छौँ। होल्डिङ टुगेदरको संहितामा तहको विभाजन के आधारले गर्छ? तहको विभाजन पहिचानको आधारमा, सामर्थ्यको आधारमा, भौगोलिक उपस्थितिको आधारमा, भौगोलिक सामर्थ्यताको आधारमा, साधन स्रोतको अवस्थितिको आधारमा, विभिन्न आधारहरू, त्यो पहिलेको राज्य पुनर्संरचना समितिले गरेको पुरानो सिफारिस हो, त्यो काम लागेन 72 सालको संविधानमा, त्यसकारण त्यो बिर्सिने र अहिले हामी टक्क दुईवटा आधार मात्रै भन्ने। अरू सर बाँकी तपाईँहरूसँग एउटा किताब भएको हुनुपर्छ, फोर्थ पेपरको त्यो किताबमा पनि यो टपिक लेखेको छ, मैले बोलेको कुरा त्यो टपिकमा भएको कुरा दुइटैलाई मर्ज गरेर एउटा व्यवस्थित नोट आज सुत्नुभन्दा अगाडि बनाउनुहोस् र भोलि बिहान यही टपिकबाट एक दुईवटा क्वेसनको आफै डिजाइन गर्नुहोस्। संहिता भन्नाले के बुझिन्छ? नेपालमा संहिताको औचित्यमाथि प्रकाश पार्नुहोस्, नेपालको संविधानमा होइन, सो एउटा लोकसेवा आयोगले केही निर्णय गर्ने सम्भावना प्रबल रहेको छ, सोमबार निर्णय भयो भने त क्लियरै भइगइयो। तर अस्ति उमेश सरको इन्टरभ्यू मैले सुनेका थिएँ जनता जान्न चाहन्छ कार्यक्रममा, उहाँले सार्वजनिक यातायात यदि 1 गतेदेखि खुलो भने दसैँ अगाडि नै हामी जाँच लिने तयारीमा छौँ भन्नुभएको थियो, त्यो कारणले मलाई अलिअलि शङ्का चाहिँ लागिरहेछ, किनभने यो जाँच हुनुपर्ने चैतमै हो, तपाईँहरूले 7 महिना टाइम पाइसक्नु भएको छ, अब लोकसेवाले फेरि 35 दिन 40 दिन 50 दिन टाइम दिनुपर्ने अवस्था रहँदैन। खालि अब यो सार्वजनिक स्कुलमा जाँच लिने भएकोले सरकारले अनुमति दिन्छ दिँदैन, अब लोकसेवाले सबैसँग कोअर्डिनेसन गरेर एउटा निर्णय लिएला, तर तपाईँहरू दसैँ अगाडि नै जाँच हुन्छ भन्ने मनस्थितिका हिसाबमा तयार रहनुहोस्। सर जस्तै रुटिन निकाल्नु भन्दा होइन, रुटिन निकालेको 22 डेज पछि मात्र इक्जाम हुने हो कि त्यो भन्दा अगाडि पनि इक्जाम गर्न मिल्छ? बढीमा 7 दिनको सूचना दिएर इक्जाम लिन सक्यो त के बिग्रियो? 22 डेज 35 डेज दिनै पर्छ भन्ने कहीँ कानुनी प्रावधान छ र? पहिलोपल्ट फर्म भर्दा पो कमसेकम 35 दिनको ग्याप राखिदिएको हुन्छ, तपाईँहरूले आफै अन्दाज गर्नुहोस् न, फर्स्ट चरणको नतिजा आएको कति दिन पछि दोस्रो चरणको जाँच हुन्छ? नेपालमा संहिताको मूल आधार भनेकै संविधान हो, संविधानले नै तीन तहको संरचना निर्माण गरेको छ, तीन तहलाई अधिकारको बाँडफाँड गरेको छ, अन्य विभिन्न संयन्त्रहरूको निर्माण गरी संहिता कार्यान्वयनको प्रारूप दिएको अवस्था छ। जबसम्म संहिताको सफल कार्यान्वयन हुँदैन तबसम्म संघीय शासन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्दैन, किनभने संविधानमा भएको मौलिक हकहरूको कार्यान्वयनबाट जनतामा संघीय शासन प्रणालीको अनुभूति हुन्छ, संविधानमा भएको संवैधानिक अङ्गहरूको सक्रियताबाट संघीयता कार्यान्वयन भएको औपचारिक सुरुवात हुन्छ, संविधानमा एकल र साझा अधिकार सूचीमा रहेका अधिकारहरूको तिनै तहमा सफल कार्यान्वयन भयो भने मात्र संघीयता कार्यान्वयन भएको मानिन्छ। यसरी हेर्ने हो भने संघीयताको मूल जग नै संविधान हो, त्यसकारण संविधानको कार्यान्वयन संघीयता प्रभावकारी बनाउने आधार हो। त्यसकारण संघीयता कार्यान्वयन गर्नु पूर्व संविधानको कार्यान्वयनमा जुट्नुपर्छ, संविधान कार्यान्वयनको लागि सहमति जुटाउनुपर्छ, संविधान कार्यान्वयनको लागि स्रोत र सहकार्य गर्नुपर्छ। यसरी चाहिँ संविधान कार्यान्वयन भयो भने स्वतस्फूर्त रूपमा मौलिक हकको कार्यान्वयन हुन्छ, संवैधानिक निकायहरूको सक्रियता बढ्छ, तिनै तहका संयन्त्रहरू संविधान प्रदत्त अधिकारहरू कार्यान्वयन गर्न सक्षम हुन्छ, तिनै तहमा सेवा र शासनको व्यवस्थापन सहज हुन्छ, नागरिकले आफ्नो नजिककै सार्वजनिक निकायबाट सम्पूर्ण सेवाहरू प्राप्त गर्ने अवसर पाउँछ र यो अवसरले नै संघीयता सफल भएको अनुभूति जनतामा प्राप्त हुन्छ। यसर्थ संविधान कार्यान्वयन नै संघीयता कार्यान्वयनको मूल आधार हो। सर हजुर, मैले अर्को पनि जान्न चाहेँ सर, यो सङ्घ प्रदेश र स्थानीय तह बीचको अन्तर सम्बन्ध व्यवस्थित गर्न बनाएको ऐन छ नि 2075 हजुर, यो 75 नै छ सर। यो उसमा यो मैले चाहिँ ल कमिसनबाट डाउनलोड गर्दाखेरि यहाँ 75 नै लेखाएको छु सर। ए भन त सर, यो विषयमा चाहिँ सङ्घ प्रदेश र स्थानीय तह यो प्रबल र प्रभावकारी बनाउन लागि भएको व्यवस्थालाई यो ऐन समीक्षा गर्नुहोस् भनेर, यसमा भएको विषयमा समीक्षा गर्नुहोस् भनेर लेख्दाखेरि चाहिँ सर कसरी लेख्न सकिन्छ सर? त्यो क्वेसन त तपाईँहरूलाई एक आउँदै आउँदैन, किनभने पोलिसी इन्टरभेन्सन भनेको सहसचिवलाई सोध्ने क्वेसन हो। तपाईँहरूलाई भएको व्यवस्था के हो? हजुर हो, तपाईँहरूले पहिले क्लियर हुनुहोस् कि टपिकमा तपाईँहरूले 5 सी पढ्नुपर्छ मात्रै, 5 सी। तपाईँहरू तयारीलाई भेग नबनाउनुहोस् कि कङ्क्रिट बनाउनुहोस्, डिफाइन बनाउनुहोस् कि तपाईँहरू भेग हुनुहुन्छ र अनडिफाइन हुनुहुन्छ। यो पनि आउन सक्छ, त्यो पनि आउन सक्छ, अनुमानको भरमा होइन। तपाईँहरूले 5 सीलाई आधार बनाउने हो। पहिलो सी तपाईँको कन्टेन्ट, जुन लोकसेवाले दिएको छ कन्टेन्ट अनुसार तपाईँ कन्सेप्ट पढ्नुहोस् र कोर थिम पढ्नुहोस्। त्यस पछाडि त्यो विषयवस्तुको कन्टेम्पोररी इस्यु पढ्नुहोस्, कन्टेम्पोररी इस्युभित्र त्योसँग भएको व्यवस्था के हो, त्योसँगको ऐन कानुनहरू के हुन्, त्योसँग नीति संस्थाहरू के छन् र त्यसको वर्तमान अवस्था कस्तो छ। त्यस पछाडि तपाईँहरूले कन्टेक्स्ट हेर्नुहोस्, नेपालको सन्दर्भमा अब देखिएको कमजोरी चुनौती के हो, समाधान गर्ने उपाय के हो, र लास्टमा तपाईँहरूले कन्क्लुजन 5 सीलाई मुख्य बुदा बनाएर पढिदिनुहोस् न, केही गर्नै पर्दैन। कन्सेप्ट पढ्ने, कोर थिम पढ्ने, कन्टेम्पोररी इस्यु पढ्ने, नेपालको कन्टेक्स्टमा त्यसलाई तुलना गरेर हेर्ने, त्यसको सबल पक्ष के हो, दुर्बल पक्ष के हो, च्यालेन्ज के हो, त्यस पछाडि दुर्बल पक्षलाई कम गर्ने, च्यालेन्जलाई समाधान गर्ने, वे फरवर्ड अबको बाटो के हो, र लास्टमा हिँड्ने बेलामा एउटा युनिक कन्क्लुजन के हुन सक्छ। यसरी तपाईँहरूले आफ्नो नोटलाई व्यवस्थित गरिदिनुहोस्। तपाईँहरूलाई सङ्घ प्रदेश र स्थानीय तहको अन्तर सम्बन्धलाई प्रभावकारी बनाउन बनाएको ऐनभित्र गएर समीक्षा गर्नुहोस् भन्ने क्वेसन आउँदैन। अन्तर सम्बन्धको समीक्षा गर्नुहोस् भन्ने क्वेसन आउन सक्छ। त्यो अन्तर सम्बन्धमा अहिले हामी प्रवेश गर्छौँ, पहिले अन्तर सम्बन्ध बुझ्छौँ, त्यस पछाडि अन्तर सम्बन्धको समीक्षा गर्छौँ, त्यस पछाडि अन्तर सम्बन्धमा देखिएको समस्या हेर्छौँ र अन्तर सम्बन्धलाई प्रभावकारी बनाउने उपायको लागि सुझाव केही प्रस्तुत गर्छौँ। संघीयतासँग अरू केही छ भने ठिक छ, होइन भने 3 तह बिचको विधायकी अन्तर सम्बन्ध भनेको छ सर। संघीयताको प्रकार र स्वरूप एउटै हो, संघीयता निर्माणको आधार, संघीयता निर्माणको आधार र स्वरूप एउटै हो। संघीयताको प्रकार विभिन्न हुन्छन् हो, 4-5 सम्म भनेको छ, कोअपरेटिभ फेडरलिजम, कम्पिटेटिभ फेडरलिजम, युनिटरी फेडरलिजम, भनेको विभिन्न प्रकारतिर हामी जाँदै नजाने। हामी संघीयता निर्माण हुने आधार, नेपालमा संघीय शासन, तपाईँहरूको टपिकै के हो भने नि नेपालमा सङ्घीय शासन प्रणाली, कुरा क्लियर बुझ्नुहोस् है। सङ्घीयतालाई तपाईँ नेपालसँग जोड्नुहोस्, संविधानसँग जोड्नुहोस्, चुनौतीसँग जोड्नुहोस् र सङ्घीयता कार्यान्वयनको लागि अब के गर्नुपर्छ त्यसको बारेमा एउटा कन्सेप्ट क्लियर पारेर राख्नुहोस्। यो टपिकको मूल मर्म चाहिँ यो हो कि फेडरलिजम इन वर्ल्ड भनेको भए अनि म हामी सुरुवात कहाँबाट भयो, कुन मुलुकमा कस्तो छ, कुन मुलुकमा कहिले भयो त्यो पनि पढ्नुपर्छ। तर तपाईँहरूलाई पढ्नु पर्दैन, हामीहरूलाई पढ्नुपर्छ। सहसचिवमा जहाँ दिँदा त्यतातिर लग्यो भने तपाईँहरूले केही बुझ्नुहुन्न, अनि आजको रात खेर जान्छ, निन्द्रा पनि आउँदैन, म पनि गाली योग्य मात्रै हुन्छु। म चाहिँ पुरै इक्जाम ओरिएन्टेड भएर कि टक्क साथीहरूको आजको छलफलले इक्जाममा केही लेख्न सकोस् भन्ने मेरो चाहिँ प्रस्तुति हो। अब अर्को टपिक गइहालौँ त, अर्को टपिक तीन त बिचको अन्तर सम्बन्ध भन्नुहोस्। तीन त बिचको अन्तर सम्बन्ध भन्नुहोस्, अन्डरलाइन गर्नुहोस् र यसमा एक प्याराग्राफ, एक प्याराग्राफ हामीले विषय प्रवेश सबै टपिकमा परिचय हुँदैन, कुनै कुनै टपिकमा परिचय नभेट्दा टपिक बनाउनु पर्यो कि परेन, त्यस्तो अवस्थामा हामी विषय प्रवेश लेखिदिन्छौँ। विषय प्रवेश लेखेर एक प्याराग्राफ बनाउँछौँ र एक प्याराग्राफमा पाँच सातवटा सेन्टेन्स बनाउँछौँ। हेरौँ त के बनाउनु पर्छ यसमा। यसमा भनिदिनुहोस् त, नेपालको संविधान कार्यान्वयनसँगै, नेपालको संविधान कार्यान्वयनसँगै सङ्घ प्रदेश र स्थानीय सङ्घ प्रदेश र स्थानीय गरी तीन तहको सरकार र शासन सहितको, तीन तहको सरकार र शासन सहितको सङ्घीय शासन प्रणालीको अवलम्बन भएको छ। नेपालको संविधानले शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलन सिद्धान्तलाई आत्मसात गरेको छ। नेपालको संविधानको धारा 232 नेपालको संविधानको धारा 232 तीन तहबीच समन्वय सहकार के अरे समन्वय सह अस्तित्व र सहकारिताको सिद्धान्तमा अन्तर सम्बन्ध हुने व्यवस्था गरेको छ। र यी तीन तहबीच राजनीतिक वा विधायकी, कमा आर्थिक, कमा न्यायिक, कमा प्रशासनिक क्षेत्रमा अन्तर सम्बन्ध रहेको छ। अब अर्को सानो सब टपिक बनाउनुहोस्, तीन त बिचको प्रमुख अन्तर सम्बन्धहरू अन्डरलाइन गर्नुहोस्। तीन त बिचको प्रमुख अन्तर सम्बन्धहरू अब नम्बर क बनाउनुहोस्, राजनैतिक वा विधायकी अन्तर सम्बन्ध, राजनैतिक वा विधायकी अन्तर सम्बन्ध, यसलाई अन्डरलाइन गर्नुहोस्। र यसमा केही होइन, सातवटा वार्ड जान्नुहोस्, सातवटा वार्ड, पहिले सातवटा वार्ड, वार्ड मात्रै जानियो भने अन्तर सम्बन्ध लेख्न सकियो। अब यसमा सबैभन्दा पहिले नम्बर क दिनुहोस् र कानुन भन्नुहोस्। ड्यास दिनुहोस्, संविधानले प्रदान गरेको एकल अधिकार क्षेत्रभित्र तिनै तहले कानुन निर्माण गर्न पाउने। संविधानले दिएको एकल अधिकार क्षेत्रभित्र तिनै तहले कानुन निर्माण गर्न पाउने। अर्को थोप्ला यसैको बनाइदिनुहोस्, ख होइन, यसैको अर्को थोप्ला, प्रदेश र स्थानीय तहले संविधान र संघीय कानुन अनुकूल कानुन बनाउनु पर्ने। प्रदेश र स्थानीय तहले संघीय कानुन अनुकूल कानुन बनाउनु पर्ने। यसैको तेस्रो थोप्ला लेखिदिनुहोस्, संघीय सरकारले प्रदेश र स्थानीय तहलाई कानुन निर्माणमा समन्वय र सहजीकरण गर्नुपर्ने। संघीय सरकारले प्रदेश र स्थानीय तहलाई कानुन निर्माणको लागि समन्वय र सहजीकरण गर्नुपर्ने। हेर्नुहोस् त, कानुन निर्माणमा अन्तर सम्बन्ध छ कि छैन? अब नम्बर ख, नागरिकता। नम्बर ख नागरिकता, यसको पहिलो थोप्ला दिनुहोस्, नागरिकता सम्बन्धी कानुन सङ्घले बनाउने। नागरिकता सम्बन्धी कानुन सङ्घले बनाउने र स्व कानुनको पालना प्रदेश र स्थानीयले गर्नुपर्ने। र स्व कानुनको पालना प्रदेश र स्थानीयले गर्नुपर्ने। यसैको दोस्रो थोप्ला, प्रादेशिक पहिचान सहित एकल नागरिकताको व्यवस्था। त्यस पछाडि अर्को ग नम्बर बनाउनुहोस् र राष्ट्रिय सभाको गठन। ड्यास दिएर पहिलो थोप्लामा लेखिदिनुहोस्, राष्ट्रिय सभाको निर्वाचन मण्डलमा, राष्ट्रिय सभाको निर्वाचन मण्डलमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख, र प्रदेश सभाका सभासदहरू रहने। धारा 84, अहिले धारा 84 खोलेर पढ्नु होला। त्यस पछाडि अर्को बनाइदिनुहोस्, नम्बर घ, अन्तर प्रदेश परिषद। यसमा लेखिदिनुहोस्, सङ्घ र प्रदेश बीच उत्पन्न राजनैतिक विवाद समाधान। सङ्घ र प्रदेश बीच उत्पन्न राजनैतिक विवाद समाधान प्रदेश परिषदले गर्ने र यसमा सङ्घ र प्रदेश दुवैको सहभागिता हुने प्रदेशको मुख्यमन्त्री पनि राखेको छ यो प्रदेशको गठन हुँदा। त्यस पछाडि अर्को बनाउनुहोस् राष्ट्रपतिको गठन गठनमा निश्चित अङ्क भारमा प्रदेश सभासदहरूले मतदान गर्ने। आजै पढ्नुहोस् राष्ट्रपतिको गठनमा प्रदेश सभासदहरूले पनि मतदान गर्छ। त्यस पछाडि अर्को बनाइदिनुहोस् अन्तर प्रदेश व्यापार संविधानको धारा 236 आजै पढ्नुहोस् र एक लाइन लेख्नुहोस् एउटा नेपाली जनताले नेपालभरि बिजनेस व्यापार गर्न पाउँछ त्यसलाई बाधा अवरोध हुने गरी कसैले बढी कर लगाउने कानुन बनाउन पाउँदैन उत्पादन र ढुवानीमा अवरोध गर्न सक्दैन यो राजनीतिक अधिकार। त्यस पछाडि अर्को निर्देशन र नियन्त्रण निर्देशन र नियन्त्रण यसमा लेखिदिनुहोस् सार्वभौम सत्ता भौगोलिक अखण्डता र स्वाधीनता सार्वभौम सत्ता भौगोलिक अखण्डता स्वाधीनता आदिमा आँच आउने काम कुनै प्रदेशले गरेमा कुनै प्रदेशले गरेमा राष्ट्रपतिद्वारा सच्याउन निर्देशन दिने राष्ट्रपतिद्वारा सच्याउन निर्देशन दिने त्यस पछाडि अर्को बुदा बनाइदिनुहोस् निलम्बन वा विघटन ड्यास दिएर लेखिदिनुहोस् सार्वभौम सत्ता भौगोलिक अखण्डता स्वाधीनतामा प्रतिकूल असर पर्ने काम गरेमा राष्ट्रपतिले प्रदेश सभालाई बढीमा 6 महिनासम्म बढीमा 6 महिनासम्म निलम्बन वा विघटन गर्न सक्ने र सो अवधिमा सङ्घीय शासन लागू हुने त्यस पछाडि अर्को लेखिदिनुहोस् संसदीय अनुगमन समिति धारा 54 यसमा एक लाइन लेखिदिनुहोस् तिनै तहमा राज्यको नीति निर्देशक सिद्धान्त र दायित्वको कार्यान्वयन भए नभएको अनुगमन सङ्घीय संसदीय अनुगमन समितिले गर्ने हेर्नुहोस् त विधायकी सम्बन्ध मात्रै तपाईँहरूको भयो भने यहीँ टुङ्ग्याइदिनुहोस् कतिवटा बुदा पुग्यो? हो, त्यस पछाडि नम्बर ख बनाउनुहोस्, आर्थिक अन्तर सम्बन्ध भन्नुहोस्, आर्थिक अन्तर सम्बन्धमा फेरि क बनाउनुहोस्। एकदम सजिलो सिकाउँदैछु है, आज बाहेक यो घोकिरहनु नपर्ने गरी कुनै किताबमा यसरी सजिलो बनाइदिएको छैन। यो बनाउन धेरै खोज र अध्ययन गर्नु परेको छ। यसलाई मैले 17-18 बुदा बनाएको छु टोटल। अब पहिलो थोप्ला, पहिलो नम्बर क, राजस्व बाँडफाँड, यसमा एक लाइन लेखिदिनुहोस्, नेपाल सरकारले सङ्कलन गरेको राजस्व सङ्घ प्रदेश र स्थानीय तहमा न्यायपूर्ण ढङ्गले वितरण गर्नुपर्ने, अर्को थोप्ला ख नम्बर, अन्तर सरकारी वित्त हस्तान्तरण, अन्तर सरकारी वित्त हस्तान्तरण, पोस्टमा अनुदान, यसैलाई अनुदानबाट पनि चिनिन्छ, ड्यास दिएर सङ्घले प्रदेश सरकारहरूलाई र स्थानीय सरकारलाई एवं प्रदेशले आफ्ना मातहतका स्थानीय सरकारलाई अनुदान दिने व्यवस्था अनुदान कति प्रकारको हुन्छ? चार। नाम भन्देऊ, म चित्त बुझाउँछु। विशेष मानकीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र सम्पूरक अनुदान। सम्पूरक, ओके। यो वित्तीय सामान्यीकरण अनुदान भनेको के हो? खर्चको राजस्वको दायरा र खर्चको आधारमा दिने, राजस्वको क्षमता र खर्चको आवश्यकताको आधारमा है, राजस्व उठाउन सक्ने क्षमता र खर्चको आवश्यकता। गुड, राम्रो राम्रो बुझाए, अन्डरस्ट्यान्डिङ क्लियर हुनु पर्यो। अब एउटा हेर है, आर्थिक अधिकार क्षेत्रमा 3 बुदा मात्रै छ, एउटा चाहिँ राजस्वको बाँडफाँड, अर्को अन्तर सरकारी वित्त हस्तान्तरण वा अनुदान, तेस्रो आर्थिक नीति र योजना हो। संघीय सरकारले, लेखिदिनुहोस् एक लाइनमा, संघीय सरकारले आर्थिक अधिकार क्षेत्रभित्र नीति र कानुन बनाउने लक्ष्य र उद्देश्यको निर्धारण गर्ने प्राथमिकताका क्षेत्रहरू पहिचान गर्ने र सोको पालना प्रदेश र स्थानीयले गर्नुपर्ने, वित्तीय नीति, मौद्रिक नीति, आवधिक योजना कसले बनाउँछ? संघीय सरकारले बनाउँछ कि बनाउँदैन? र यसको पालना सबैले गर्नुपर्छ है, अन्तर सम्बन्ध हो यो। अर्को यसैमा नम्बर घ, अन्तर्राष्ट्रिय ऋण र अनुदान, यसमा एक लाइन लेखिदिने सङ्घले अन्तर्राष्ट्रिय ऋण र अनुदान सङ्घले अन्तर्राष्ट्रिय ऋण र अनुदान को प्राप्ति र परिचालन गर्ने एवं प्रदेश र स्थानीय तहलाई अन्तर्राष्ट्रिय ऋण लिनु परेमा एवं प्रदेश र स्थानीय तहलाई अन्तर्राष्ट्रिय ऋण लिनु परेमा सङ्घीय सरकारको स्वीकृति लिनुपर्ने आफै मन खुसी लिन पाएन अन्तर सम्बन्ध हो यो नियन्त्रण हो कि होइन हेर त प्रशासनिक अन्त के अरे राजनैतिक अन्तर सम्बन्धको मूल बुदा सम्झिने आर्थिक अन्तर सम्बन्धको मूल बुदा सम्झिने त्यस पछाडि नम्बर ग न्यायिक अन्तर सम्बन्ध न्यायिक अन्तर प्रदेश स्थानीय तहले अन्तर्राष्ट्रिय ऋण लिन सक्छ र सर ऋण लिनु पर्यो ऋण लिन सक्छ तर सङ्घीय सरकारको स्वीकृति लिनु पर्यो स्वीकृति बिना लिन पाएन वैदेशिक सहायता त लिन सक्यो त्यसमा ऋण बाहेकको होइन होइन ऋण सहयोग अनुदान सब लिन सक्यो तर सङ्घीय सरकारले अनुमति दिनु पर्यो कि कुरा क्लियर बुझ्ने यसमा अब म जे बोले त्यो क्लियरै बोलेको छु यसमा ढुक्क भएर लेखिदिने जाँचमा अब न्यायिक अन्तर सम्बन्धमा पनि तीन बुदा पहिलो बुदा संवैधानिक इजलास ड्यास दिएर सङ्घ प्रदेश स्थानीय र स्थानीय तहबिच अधिकार प्रयोगको सम्बन्धमा उत्पन्न विवादको निरूपण संवैधानिक इजलासबाट हुने दोस्रो थोप्ला यसको ख नम्बर ख फैसला र नजिर यसमा लेखिदिने अदालतको फैसला र अदालतबाट प्रतिपादित नजिर अदालतले गरेको फैसला र प्रतिपादन गरेको नजिर तिनै तहले मान्नुपर्ने अर्को थोप्ला न्यायिक पुनरावलोकन ड्यास दिएर लेखिदिन्छौँ स्थानीय न्यायिक समितिले गरेको निर्णय उपर जिल्ला अदालतमा पुनरावेदन सुन्ने व्यवस्था स्थानीय न्यायिक समितिको निर्णय उपर जिल्ला अदालतमा पुनरावेदन सुन्ने व्यवस्था नियन्त्रण गरो न्यायिक समितिले कसैलाई अन्याय गर्यो भने जिल्ला अदालतले त्यसलाई के गर्छ पुनरावलोकनको मार्फतले न्याय स्थापित गराउँछ यसरी अन्तर सम्बन्ध छ नम्बर घ प्रशासनिक अन्तर सम्बन्ध प्रशासनिक अन्तर सम्बन्धमा तपाईँहरू विचार गर्नुहोस् त तपाईँहरूलाई यादै छ, सबैभन्दा पहिले कर्मचारी समायोजन नम्बर क, कर्मचारी समायोजन लेखिदिनुहोस् त, नम्बर क कर्मचारी समायोजन ड्यास दिएर नेपाल सरकारले राष्ट्र सेवक कर्मचारीलाई सङ्घ प्रदेश र स्थानीय तहमा समायोजन गर्ने त्यस पछाडि दुई नम्बरमा तपाईँहरू पहिले बुझ्नुहोस् अनि लेख्नु होला, प्रदेशको मुख्य सचिव, प्रदेश मन्त्रालयको सचिव र स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृत कसले खटाउँछ? सङ्घले। यो अन्तर सम्बन्ध हो कि होइन? हो, यही लेखिदिनुहोस् त, प्रदेशको मुख्य सचिव, प्रदेश मन्त्रालयका सचिवहरू र स्थानीय तहमा प्रमुख कार्यकारी अधिकृतहरू, स्थानीय तहमा प्रमुख कार्यकारी अधिकृतहरू सङ्घले खटाउने, त्यस पछाडि अर्को कुरा, अर्को थोप्ला बनाउनुहोस्, काजमा खटाउने, अब स्थानीय तहले, स्थानीय तहले कर्मचारी माग गरेमा र सङ्घीय सरकारलाई उपयुक्त लागेमा बढीमा दुई वर्षसम्मको लागि कर्मचारीलाई काजमा खटाउन सक्ने त्यस पछाडि अहिले आज के वितरण भयो, राष्ट्रपतिद्वारा के वितरण भयो, विभिन्न वितरण भयो, भदौ 22 गते के वितरण भयो, पुरस्कार वितरण भयो, त्यसमा सङ्घीय कर्मचारी मात्रै थियो, थिएन नि, हो अब भन्ने पुरस्कार र विभूषणको वितरण तिनै तहका उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई तिनै तहमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई सङ्घले पुरस्कार र विभूषणद्वारा सम्मानित गर्ने लास्ट वान लेखिदिनुहोस्, सेवा र विकासको गुणस्तर र मापदण्ड, सेवा र विकासको गुणस्तर र मापदण्ड सङ्घले निर्धारण गर्ने र सोको पालना प्रदेश र स्थानीयले गर्नुपर्ने त्यस पछाडि अर्को लास्ट बनाउनुहोस् त, अनुगमन र मूल्याङ्कन, सर सेवा र केको मापदण्ड भन्नुभयो, विकास, सेवा र विकासको गुणस्तर र मापदण्ड सङ्घले निर्धारण गर्ने र सोको परिपालना प्रदेश र स्थानीयले गर्नुपर्ने, अर्को एउटा लेखिदिनुहोस् त, अनुगमन र मूल्याङ्कन, यसमा पहिलो थोप्ला सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको अनुगमन र मूल्याङ्कन गर्ने यसैको दोस्रो थोपलाई लेखिदिनुहोस् त। मलेपले महालेखा परीक्षकले प्रदेश र स्थानीय तहको अन्तिम लेखा परीक्षण गर्ने मलेपले प्रदेश र स्थानीय तहको अन्तिम लेखा परीक्षण गर्ने र वित्तीय अनुशासन कायम गर्ने हेर्नुहोस् त। अब आजको दिनपछि यो तिनै तह बिचको अन्तर सम्बन्ध आए पनि भयो, राजनैतिक अन्तर सम्बन्ध आए पनि भयो, विधायकी आए पनि भयो। अब तल एउटा लाइन लेखिदिनुहोस् त, यी प्रस्तुत अन्तर सम्बन्धहरू नेपालको संविधान कमा स्थानीय सरकार सञ्चालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन मा व्यवस्था गरेको छ। र यो शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्तमा आधारित रहेको छ। यसरी तपाईँहरूले अन्तर सम्बन्धलाई युनिक तरिकाले पहिले मूल टपिक बुझ्ने, त्यस पछाडि लेख्ने कुराहरू त मूल टपिक आयो भने आउँछ कि आउँदैन। अब तपाईँहरूले राजनैतिक सम्बन्ध अब अहिले कहिले काहीँ तपाईँहरूको राजनैतिक अथवा विधायकी अन्तर सम्बन्ध मात्रै भएकोले विधायकी अन्तर सम्बन्धमा देखिएको समस्या सोधिदिन सक्छ। विधायकी अन्तर सम्बन्धमा देखिएको समस्या लेख्ने होइन बुझ्ने हो। के समस्या छ हेर्नुहोस् त, संविधानले दिएको अधिकार क्षेत्रभित्र सङ्घीय सरकारले सबै ऐन कानुनको निर्माण गर्न सकेको छैन। जस्तै निजामती सेवा ऐनको निर्माण नगर्दा प्रदेश सेवा र स्थानीय सेवाको ऐन निर्माण गर्न बाधा अवरोध सिर्जना भएको छ कि छैन। साझा अधिकार सूची कार्यान्वयनको लागि स्पष्ट कानुन र कार्यविधिको निर्माण नगर्दा कसले गर्ने, कहिले गर्ने, कसरी गर्ने अनुहोल सिर्जना भएको छ र अधिकार प्रयोगको सन्दर्भमा अनावश्यक द्वन्द खडा भएको छ कि छैन। नागरिकता ऐनलाई समय सापेक्ष नबनाउँदा विभिन्न प्रदेशहरूमा नागरिकताको इस्यु राजनीतिक इस्युको रूपमा उठिरहेको अवस्था छ कि छैन। यसमा धेरै कुरै गर्दैनौँ, एउटा कानुनसँग सम्बन्धित कुरा गरिदिन्छौँ, एउटा नागरिकतासँग सम्बन्धित कुरा गरिदिन्छौँ, एउटा साझा अधिकार सूचीमा रहेको अधिकार कार्यान्वयनको लागि उपयुक्त कार्यविधिसँगको कुरा गरिदिन्छौँ, अर्को कुरा अन्तर प्रदेश परिषद सञ्चालनको लागि स्पष्ट कार्यविधि निर्माण नहुँदा त्यो निष्क्रिय भएको छ, सङ्घ प्रदेश बिचमा उपयुक्त समन्वय हुन सकेको छैन र प्रदेशहरू राजनैतिक विवादलाई समाधान गर्न संवैधानिक इजलासको सहायता लिन बाध्य भएको छ, सङ्घ र प्रदेश बिचमा हुनुपर्ने साझेदारी र सहकार्यको सट्टा दूरी बढ्दै गएको अवस्था छ। यसरी यो कुराहरू गरिदिने, यो चाहिँ राजनैतिक अन्तर सम्बन्धभित्रका केही कोर समस्याहरू हो। त्यसकारण अब सबभन्दा पहिलो यो अन्तर सम्बन्ध कार्यान्वयनको लागि सङ्घीय सरकार बढी जिम्मेवार हुनुपर्छ, किनभने यो संविधानले सङ्घीय सरकारलाई सम्पूर्ण सरकारको अभिभावकत्व ग्रहण गराएको छ। र सबै तहको कानुन सङ्घीय कानुन अनुकूल निर्माण गराउनु पर्ने संवैधानिक बाध्यताका कारणले अब सङ्घीय सरकारले सङ्घीयता अनुकूलका कानुनहरू, कार्यविधिहरू, संयन्त्रहरू निर्माण गरेर त्यसको सक्रिय कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्छ र प्रदेश तथा स्थानीयलाई कानुन निर्माणको लागि क्षमता विकास गर्नुपर्छ, सहयोग गर्नुपर्छ, विज्ञहरूको टोली गठन गरेर पठाइदिनुपर्छ, नमुना कानुनहरू उपलब्ध गराइदिनुपर्छ, सहजीकरण गरिदिनुपर्छ, अनि बल्ल प्रदेश र स्थानीय तहमा राजनीतिक अधिकारको सफल कार्यान्वयन हुन्छ र सङ्घीयता प्रभावकारी हुन्छ। यसलाई यसरी बुझ्ने हो, यो तीन तह बिचको अन्तर सम्बन्धमा तपाईँहरू योभन्दा पहिले पढेको र आज पढेको केही फरक भेटियो? भेटियो कि भेटिएन? जाँचमा हामीले सम्झिएन लेख्छौँ, सम्झिनै सकेन भने जति बृहत पढे पनि के को लागि पढेको हामीले? एकदम। त्यसकारण मेरो भनाइ के हो भने मोर स्टडी मोर कन्फ्युज, मोर राइटिङ मोर कन्फिडेन्ट। पटक पटक लेख्ने, बुलेट वाइज लेख्ने र कन्फिडेन्ट बढाउने, त्यसकारण योभन्दा अब सरल उपाय छैन। यो जम्मै 17-18 बुलेटमा अन्तर सम्बन्ध, विधायकी अन्तर सम्बन्ध सोधे पनि तपाईँहरूले अलिकति चलाकीपूर्ण विधायकी अन्तर सम्बन्ध बाहेक न्यायिक रूपमा यो, आर्थिक रूपमा यो व्याख्या नगरे पनि मूल मूल कुराहरू, प्रशासनिक रूपमा यो अन्तर सम्बन्ध समेतको सुनिश्चितता गरेर सङ्घीयतालाई सफल बनाउने प्रयास गरेको छ भन्नुहोस्, अनि न अरूभन्दा तपाईँहरूलाई फरक नम्बर दिन्छ थोरै। यसरी तपाईँहरूले दुईटा टपिकसँग रिलेटेड नमुना क्वेसनहरू सङ्कलन गर्नुहोस्, लेख्नुहोस्, कुनै अप्ठ्यारो केही भयो भने अर्को पटक कुनै दिन कुनै क्लासमा भेटियो भने मैले पढाएको टपिकको पूर्ण जिम्मेवार म हुनेछु। त्यो टपिकसँग रिलेटेड क्वेसनको एन्सर जतिखेर जुन स्वरूपमा भेट्दा, प्रत्यक्ष भेटेर सोद्धा नि भयो, त्यो सम्भव छैन सामाजिक दूरीको कारणले, अप्रत्यक्षै भेटेर सोद्धा नि भयो, होइन भने माधव सरलाई मेल पठाइदिनुभयो भने माधव सरले मलाई रिफरेन्स के अरे रिफर गर्नुहुन्छ र मैले कुनै अवसर मिलाएर कुनै फिडब्याकको क्लासमा मैले पढाएको टपिकको अपेक्षाहरूको सम्बोधन गर्ने प्रयास गर्छु। सर, यो अन्तर साथीहरू जाँच, हजुर, अन्तर प्रदेश व्यापार चाहिँ यो राजनीतिक अन्तर सम्बन्धभित्र पर्छ कि आर्थिक अन्तर सम्बन्ध? यो आर्थिक पनि जस्तो लाग्यो मलाई चाहिँ। होइन, आर्थिकमा राख्दा कुनै फरक परेन, तर व्यापारको नीति निर्माण गर्दा, करको नीति निर्माण गर्दा त्यो अन्तर प्रदेश व्यापारलाई सबै तहले ध्यान दिनुपर्छ कि पर्दैन? त्यो त पर्यो हो। त्यस कारण तिमीहरूलाई विधायकी मात्रै थियो, त्यस कारण विधायकीमा राखिदिएको। यदि आर्थिक सोधो भने आर्थिकमा अन्तर प्रदेश व्यापारलाई पनि आर्थिक अधिकार क्षेत्रमा मुलुकको अर्थतन्त्रलाई व्यापारलाई सहज बनाएको छ भन्न मिलो, त्यो पर्दैन भन्, तर यहाँ ऐन कानुनसँगको कुरा आयो, कर निर्धारणसँगको कुरा आयो। कुरा बुझ्यो? हजुर बुझ्यो सर, बुझ्यो। राजनीतिक भन्ने बित्तिकै कानुन निर्माण, सर यो स्थानीय तहमा शक्ति, सर यो स्थानीय तहमा शक्ति पृथकीकरणको अभ्यासको बारेमा थोरै, स्थानीय तहमा शक्ति पृथकीकरणको अभ्यासको उपभास भएको छ, शक्ति पृथकीकरणको अभ्यास जिरो छ। संविधानमा गाउँ सभा, नगर सभा र न्यायिक समितिको व्यवस्था गरेर त्यसलाई अभ्यास गर्ने प्रयास गरेको छ, तर गाउँ सभाको प्रमुख नै गाउँ कार्यपालिकाको प्रमुख, नगर कार्यपालिकाको प्रमुख, गाउँ कार्यपालिकाको उपप्रमुख नै न्यायिक समितिको प्रमुख हुने व्यवस्थाले यो संविधानको उपहास गरेको छ। भनिन्छ कानुन निर्माण गर्ने, कानुन कार्यान्वयन गर्ने र कानुनको व्याख्या गर्ने अधिकार एउटै निकाय, एउटै संयन्त्र र एउटै व्यक्तिमा निहित हुन गयो भने एभ्रिथिङ इज लस्ट। त्यही अवस्था अहिले स्थानीय तहको सरकारमा रहेको छ भन्नुहोस्। गाउँ सभामा को को पर्यो? मेयर उपमेयर वडा सदस्य वडा अध्यक्ष हो अनि गाउँ कार्यपालिकामा पनि अध्यक्ष उपाध्यक्ष वडा सदस्य अनि मनोनित सदस्यहरू सबै त्यही व्यक्ति त्यहाँ पनि छ त्यही व्यक्ति त्यहाँ पनि छ त्यसकारण त्यहाँ शक्ति पृथकीकरणको अवलम्बन गर्ने प्रयास गरे पनि व्यवहारमा यो चाहिँ वैज्ञानिक छैन व्यवहारमा शक्ति प्रतीकरणको सिद्धान्त अनुसार मिल्दो जुल्दो छैन यसरी भन्नुहोस् सर संघीयताका आयामहरू के हुन सक्छ सर संघीयताका आयाम के हुन सक्छ राजनैतिक आयाम हुन सक्छ आर्थिक आयाम हुन सक्छ कानुनी आयाम हुन सक्छ व्यवस्थापकीय आयाम हुन सक्छ सक्यो त जे सुकैमा आयाम आयो भने पाँचवटा लेखिदेऊ न एउटा चाहिँ राजनैतिक आयाममा जहिले पनि कानुन निर्माणका कुरा राज्यको शक्ति विभाजनको कुरा स्रोत विभाजनको कुरा आर्थिक आयाममा राजस्व बाँडफाँड अन्तर सरकारी वित्त हस्तान्तरण आर्थिक नीतिको निर्माण कानुनी आयाममा हो संघीयता अनुकूल कानुनको निर्माण कानुनको सीमाको निर्धारण कानुन निर्माणको लागि सहजीकरण कानुन निर्माणको लागि क्षमता विकास यस पछाडि व्यवस्थापकीय आयाम विकासको व्यवस्थापन स्रोतको व्यवस्थापन सङ्घले कस्तो विकास गर्ने अन्तर प्रदेश परिषद के अरे अन्तर प्रदेशीय लिङ्क गर्ने विकास पूर्वाधारहरू मात्रै गर्ने राष्ट्रिय गौरवको योजनाहरू मात्रै गर्ने उत्पादनमूलक पूर्वाधारहरू मात्रै गर्ने प्रदेशले कस्तो विकास गर्ने प्रदेश स्तरमा जिल्ला जिल्लालाई लिङ्क हुने पूर्वाधार बनाउने प्रदेश स्तरको आर्थिक सम्भावनाहरूको सदुपयोग गर्ने स्थानीयले कस्तो विकास गर्ने यी कुराहरूको निर्धारण भयो भने बल्ल संघीयताको सफल कार्यान्वयन हुन्छ त्यसकारण राजनीतिक आयाम आर्थिक आयाम कानुनी आयाम व्यवस्थापकीय आयाम सबै टपिकमा आयाम हुन्न कि दुई चारवटा टपिकमा मात्रै आयाम हुन्छ इनके सोध्यो भने यसैलाई प्रस्तुति मिलाएर गर्ने अरू कुनै क्वेसन छ भने ठिक छ नभए रातको 10 बज्यो राजतन्त्रात्मक मुलुकहरूमा चाहिँ यो संघीय शासन प्रणाली अवलम्बन गर्न सकिन्छ कि त्यस्तो अभ्यास छ कि सकिँदैन संघीय शासन प्रणाली हुनलाई सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित हुनुपर्छ वा त्यो देशको नागरिकमा निहित हुनुपर्छ नागरिक सर्वोच्चता अनिवार्य हुनुपर्छ लोकतान्त्रिक मूल्य र मान्यताको अवलम्बन निश्चित हुनुपर्छ विधिको शासन स्थापित हुनुपर्छ यो तीनटा कुरा भयो भने त्यहाँ त राजतन्त्रै रहेको मानिँदैन नि हो संवैधानिक राजतन्त्र रह्यो भने संविधानको अधीनमा राजा रह्यो भने डेभिड किङ होइन के अरे सिरोमोनियल किङ रह्यो भने पूजा पाठ गर्नको लागि पशुपति नजाने दरबारै जाने हो भने ठिकै छ तर उससँग चाहिँ सार्वभौम सत्ताको प्रयोग र अभ्यास गर्ने कुनै शक्ति र अधिकार संविधानले दिएन भने सम्भव हुन सक्छ विश्वमा छ सर कुनै उदाहरण बेलायतमा छैन बेलायतमा महारानी छ कि छैन लोकतन्त्रको जननी कहाँ हो बेलायत बेलायत संघीय प्रणाली अवलम्बन गरेको लोकतान्त्रिक संघीय प्रणाली हो नि किन बेलायत अनि त्यहाँ त महारानी छ तर त्यो महारानीसँग शासकीय अधिकार छैन सार्वभौम सत्ता जनतामा निहित गरिदिएको छ त्यहाँ अलिखित संविधान छ त्यहाँ संविधानै छैन औपचारिक कानुनद्वारा शासन गरिएको छ सबै विषयको संविधानै नभएको अवस्थामा त्यहाँ संघीय प्रणाली भन्नु त मिलेन नि सर कसो किन मिलेन सम्झौताको आधारमा संघीय जस्तै अमेरिकामा भएको संघीयतामा संविधान पनि छ सम्झौताबाट त्यो संविधान निर्माण भएको छ भोलि एउटा कुनै मिलुक म आजदेखि छुट्टै स्वशासन छु तपाईँहरूसँग यो सम्झौताको आधारमा म अब यो साझा शासनमा बस्दिनँ भनौँ भने त्यो छुट्टिएर स्वतन्त्र मुलुक बन्न सक्छ सर मेरो एउटा क्वेसन के जस्तो हाम्रो यो क्वेसन पेपर छ नि जुन यो चाहिँ हाम्रो यो कोभिड सुरु हुनुभन्दा अगाडि काटेको थियो कि अब चाहिँ अब कोभिडलाई पनि इन्डिकेट गरेर अब काट्छ सर यो के छ यो लक्ष्यको यो क्वेसन निर्माण भइसकेको छ त्यही क्वेसन आउँछ नयाँ आउँदैन नयाँ कुनै एडजस्ट गर्दैन आउँदैन, किनभने क्वेसन बनाउन धेरै मेहनत लाग्छ कि, क्वेसन तपाईँहरूको लगभग तिन लेयरमा बन्छ कि, हजुरमा 50-60 विज्ञसँग क्वेसन माग्छ, त्यो 50-60 विज्ञले एक सेट क्वेसन दिँदा लगभग 20,000-25,000 पेमेन्ट गर्नुपर्छ, त्यो क्वेसनहरूलाई मिलाएर 5-7 क्वेसन सेटको निर्माण हुन्छ, फेरि थप विज्ञहरू बोलाइन्छ, त्यो विज्ञले 5-7 क्वेसन बनाएर गइसकेपछि पुनः त्यो क्वेसनको मोडलिङ हुन्छ, 3 सेटमा बनाइन्छ, त्यो 3 सेटमा बनाएकोलाई फेरि फाइनल रूप दिन्छ र एउटा मोडेल बनाइन्छ, त्यो मोडेल सँगसँगै 3 मोडेल बनाइन्छ, त्यो क्वेसनहरू एउटा दराजमा राखिन्छ, त्यो दराजको साँचो लोकसेवा आयोगको सचिव र लोकसेवा आयोगको अध्यक्षसँग मात्रै हुन्छ, त्यो जाँचको 1-24 अगाडि मात्रै खोल्ने र जाँचभन्दा 2-3 अगाडि मात्र केन्द्र अध्यक्षले प्राप्त गर्ने गरी सम्बन्धित केन्द्र भएको सुरक्षा निकायमा उपलब्ध हुन्छ, त्यो बहुत सेक्युरिटी छ, त्यसकारण क्वेसन निर्माण उही बेला भइसकेको थियो जाँचभन्दा 30 अगाडि, क्वेसन सजिलो आउँछ यसपालि, चौथो पेपरमा एकदम सजिलो क्वेसन आउँछ, फर्स्ट के अरे सेकेन्ड र थर्डमा अलिकति पुरानै चिज भएकोले, यो नयाँ अभ्यास हो तपाईँहरूको, त्यसकारण यसमा धेरै जटिलतातर्फ मोड्दैन, एकदम पोजिटिभ भएर सोच्ने, सबै टपिकको कमसे कम कन्सेप्ट, कोर थिम, कन्टेम्पोररी इस्यु, नेपालको कन्टेस्टमा व्यवस्था, अवस्था, चुनौती, समाधान गर्ने उपाय, यति मात्रै, यही भित्र क्वेसन, आजसम्म योभन्दा बाहिर कुनै क्वेसन गएको छ भने मलाई भन्नुहोस् त, त्यसमा 10 अगाडि एक्जाम हुने सम्भावनाहरू धेरै देख्नुभएको छ, मैले धेरै देखेको छु, म अस्ति अध्यक्षको इन्टरभ्यू सुन्दा मलाई नै पसिना आयो कि यो लकडाउनमा विद्यार्थी पनि लकै छ, वेट सबैको 2-4 केजी गेनै भएको छ, पढ्ने बानी विस्थापितै भएको छ, मानसिक तनाव र डरले विद्यार्थी प्रभावित भएको छ, यो अवस्थामा कसरी 81 प्रिपेयर हुने हो, मलाई चिन्ता छ, फेरि हाम्रो फिजिकल कन्ट्याक्ट छैन, 15 मात्रै फिजिकल कन्ट्याक्ट हुने अवसर दियो भने 5 जाँच लिने, बुस्ट अप क्लास लिने, फिडब्याक दिने, विद्यार्थीमा एक्स्ट्रा इनर्जी थपिन्थ्यो नि, तर स्थानीय तहले वैदेशिक ऋण लिन पाउँछ र पाउँछ भनेपछि फेरि त्यही कुरामा कति पटक क्वेसन